गुन्डाहरूको एउटा टिम थियो कि तिनीहरूले बिस्तारो हजुरले लिन आएको भने अघि लिन आएको सोचिन आएछ ल एक दिन जाउँ हिजो मैले भित्र गोपी हुन्छ भन्ने कुरा तिनीहरूलाई छैन मेरी जिंदगी भित्र हो कि नेपाल सरकारको कार्यक्रम 25 के भएर थकाइ लागेन एउटा कुरा हामीलाई यहाँनिर बस्दा दिनु थकाइ लाग्छ बुढो मान्छे हिजोको हाम्रो क्यामराम्यानको के नाम हो हिजोको प्रभु ईश्वर ईश्वर हो अस्तिको प्रद्युम्न मित्र बौडेल त्यस्तो हेरेको मैले आफै हालेको भएको त्यो टुप्पी हामीले ऊ गरिरहेको म र कल कसको तिरहरूको ऊ हो क्यारे होइन उहाँले हो संसदको कुर्सीमा बसेर आमाजी अभ्यार भयो एउटाले भन्थ्यो यो कागज दान छ त्यो मिलाएर हात मिलाएर आज कसरी चाहिँ मिलाउनु भन्थ्यो पहिला यहाँ खमे के अरे यो बागदरबार थियो नि यहाँ ढुन्डालाई त्यहाँ एउटा चाहिँ दामी डान्स रेस थियो त्यो उताको भनेर दुई सौ रुपियाँको होइन अनि त्यसपछि त्यहाँबाट त्यसले चाहिँ एकदम पुलिस एसपी एसएसपीहरू जुटेको हाल्यो बेलुका जाउने आयो भयो नि अरू केटाहरू थियो अनि भोलिपल्ट त हात मिलाएको त्यो बेलुका जाने केटाहरूसित हात मिलाएको कि त्यसरी त झरिहाल्छ नि उँभो पर्थ्यो भने शुक्रबार आज त अनि म यहाँ यो जाँदा आइमा छु अब कतिवटा आएर जानु होइन होइन म शुक्रबार चाहिँ तँलाई म गरिदिन्छु भइहाल्यो उयो गर्दै कसम खुवाउँछु त्यो काम गर्दैन मलाई चाहिँ केही गाह्रो छ नजाने कुरो न काम गरेछ मेरो मोबाइल पनि उठाएन कहाँ चाहिँ कसो त्यो लाइसेन्स लिदियो त्यहाँ भनेपछि नाम बिर्सिहाले मैले त्यहाँ त्यो चिप लगाएर उसलाई छोडेन छोडे त्यो जिरो सत्ता छ त है मोबाइल फेरि यस्तो नजाएन अनि बदली सर हुनु आएमा भए हुन्छ त्यही हो त्यो भन्दा अर्को कुरा राजाले लिनु पर्दै पर्दैन आराम छ हजुर त्यो हामी गर्दैनौँ छोड्नुहोस् तपाईँले मैले भनेपछि जाने जेल जाने आयोगले चाहिँ यदि चाहिँ मलाई चाहिँ कल्पेट छान्छ भने म जाने म चाहिँ त्यसको नैतिक जिम्मेवारी लिन म तयार छु तर चाहिँ कुनै हालतमा पनि हामीले चाहिँ जनतालाई चाहिँ दमन गर्ने जनतालाई मार्ने काट्ने बाँध्नुभयो त्यहाँ हनन गर्ने कुनै काम हामीले कसले मारे एक्काइसजना कसले मारे रहेछ तपाईँलाई अलिकति एक्काइसजना कसले मारेको छ त्यस्तो एक्काइसजना कसले मारे त म यहाँ भेट्छ मारेर